अनि हार्दिक स्वागत छ कार्यक्रम लोक झङ्कारमा। प्रविधि कक्षका मित्र राजसँगै म छु तपाईँकै लोक सङ्गीतको सहयात्री दिवस मगर। सुन्दै हुनुहुन्छ अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण 104.5 मेगाहर्ज, अनि यो हो कार्यक्रम लोक झङ्का। हामी हरेक दिन बिहान 10 बजेको अर्पण समाचारपछि करिब करिब 11 बजेसम्मको समयमा उपस्थित हुने गर्दछौँ। यो आवाज विश्वको जुनसुकै कुनामा रहेर पनि इन्टरनेट अनलाइनको www.radioarpan.com.np मार्फत प्रत्यक्ष रूपमा सुनिरहनु भएको छ। कार्यक्रम लोक झङ्कारमा हामी कहिले नयाँ भाका बजाउँछौँ, कहिले पुराना भाका बजाउँछौँ, कहिले कलाकार मित्रहरूसँग कुराकानी गर्छौँ, अनि कहिले लोक सङ्गीतको जानकारी दिन्छौँ। भने आजको यो सोमबारी व्यवसायमा भर्खरै बजारमा आएका लोक दोहोरी भाकाहरूलाई कार्यक्रममा स्थान दिने गर्दछौँ। ढिला नगरिकन यो क्रमलाई अगाडि बढाउन चाहन्छु। प्रवीण थापा अनि पूर्णकला विशीको आवाजले सजिएको चर्चित भाका त्यो बिरानो गाउँमा अबको क्रममा तपाईँको लागि। यो बिरानो गाउँमा कि छिट्टै भेटाइदेऊ कि मलाई पुर्याइदेऊ, यही स्वर उनी भएको ठाउँमा प्रवीण थापा अनि पूर्णकला विष्टको आवाज सुनिसक्नु भएको छ। तपाईँ यति बेला तपाईँकै लोकप्रिय रेडियो रेडियो अर्पण 104.5 मेगाहर्जमा कार्यक्रम लोक झङ्कारको बसाई सुनिरहनु भएको छ र आजको यो सोमबारी बसाईमा भर्खरै बजारमा आएका लोकदोहोरी भाकाहरूलाई कार्यक्रममा स्थान दिइरहेका छौँ। यो क्रमलाई अगाडि बढाउन चाहन्छु अर्को एउटा भाकाबाट। भाका रहेको छ गोकर्ण राणा अनि पूर्णकला विष्टको सुमधुर आवाजमा सजिएको भाका पहिलो मेरो पिरती सफल होस्। यो भाकापछि एकैछिनको विश्रामको समय रहनेछ, विश्रामपछि फेरि पनि उपस्थित हुने नै छौँ। रेडियो अर्पण 104.5 मेगाहर्ज अनि कार्यक्रम लोक झङ्कार सँगै रहनुहोला। मेरो पिराती सफल होस् अर्को देशमा बनो संविधान मायालाई दिन्छु अनि आधा देशैलाई सुम्पिन्छु दुईटा बारमा छु भगवान पहिलो मेरो पिराती सफल होस् दोस्रो देशमा बनो संविधान पहिलो मेरो पिराती सफल होस् दोस्रो देशमा बनो संविधान

जुक्ला अबको क्रममा तपाईँको लागि संसारी दोस्तान छ फुलफुलमा भमराजाई दुलाउ सक्दिनमा हिमाल झुकला समुद्र शुक्ला तिमलाई भने जुनी जुनी भुलाउ सक्दिनमा हिमाल झुकला समुद्र शुक्ला तिमलाई भने जुनी जुनी भुलाउन सक्दिनँ म ढकाले भन्दै थियो हिमाल झुक्ला समुद्र शुक्ला बरु तिमलाई भने जुनी जुनी भुल्न सक्दिनँ यिनै भाकाहरूलाई कार्यक्रममा प्रस्तुत गर्दा गर्दै आजको कार्यक्रमको समय पनि सकिने लागेको छ भन्ने इसारा पाएको छु। अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण 104.5 MHz फेरि पनि कार्यक्रम लोक झङ्कार झङ्कारमा अर्को बसाइमा तपाईँ हाम्रो भेट हुने नै छ। जाँदा जाँदै मिक्सन ख्याति छेत्री अनि कोपिला गुरुङको सुमधुर आवाजमा सजिएको भाका हँसिलो छ मुहार रसिलो छ बोली झ्याप्पै माया लाइहालौँ भने नि सोल्टिनी नभनी त्यो बोली यो भाकालाई पृष्ठभूमिमा अगाडि बढाउँदै यतिन्जेलसम्म कार्यक्रम सुनेर साथ दिनुभयो तपाईँलाई पनि धेरै धेरै धन्यवाद। प्रविधि कक्षबाट साथ दिने रासलाई पनि विशेष आभार प्रकट गर्दै तपाईँकै लोक सङ्गीतको सहयात्री दिवस मगर पनि बिदा हुन्छु। हस्त नमस्कार। मान्छे राम्री गाजले गाजले गाजले गाजले बोल्न खोज्छु निउरिन्छु गाजले रसिलो छ बोली हँसिलो छ मुहार रसिलो छ बोली माया नै हालौ सुल्टिनी नभनी देऊ भोली गाजले गाजले गाजले गाजले बोल्न खोज्छु निउरिन्छु गाजले रसिलो छ भोली हँसिलो छ मुहार रसिलो छ बोली च्यापै माया नै हालौ सुल्टिनी नभनी देऊ भोली अरे च्यापै माया नै हालौ सुल्टिनी नभनी देऊ भोली गाउँ घर।